बसेर माउन जान्छु आमा विदेश धन कमाउन सगिएन गाउँमै बसी हामी रमाउन गाउँमै बसी सगेन ऋण तिर्न जान्छु आमा विदेश तिरै पैसा कमाउन जान्छु आमा विदेश धन कमाउन सकिएन गाउँमै बसी हामी रमाउन गाउँमै बसी सकेन ऋण तिर्न जान्छु आमा विदेश तिरै पैसा कमाउन गाउँमै बसी सके जान्छु आमा विदेश तिरै पैसा कमाउन केही पैसा कमाउन तिरेर रमाउला आफ्नै गाउँमा सानो घर बनाउला सकिएन गाउँमै बसे हामी रमाउला गाउँमै बसे सके तिर्न जान्छु आमा विदेश तिरै पैसा कमाउन गाउँमै बसिसके दालिन तिर्न जान्छु आमा विदेश तिरै पैसा कमाउन